حسین یا حسین حسین یا حسین حسین یا حسین حسین یا حسین حسین یا حسین حسین یا حسین حسین یا حسین تیرے دم سے ہوا ہے اجالا حسین لو جہاں تیرے دم سے یہ عزا تیرے دم سے تیرے دم سے ہے ذکر خدا کربلا کو بسا کر اپنا کنبہ لٹا کر تو نے اسلام زندہ رکھا خون دے کے شریعت کو پالا حسین سب کے مذہب کو دیکھا سب کے مسلک کو دیکھا ساری قوموں نے مل کر کہا تو میرا دیوتا ہے تو میرا پیشوا ہے تیری عظمت پہ سب ہے فدا تیرا صدقہ ہے ہر ایک نبھالا حسین انبیاء کہہ رہے ہیں اولیاء کہہ رہے ہیں اوصیاء بھی لگاتے ہیں نعرہ تیرا رہنمائی ہے تیری کل خدائی ہے تیری سارے عالم میں چل جا تیرا شب کی تاریکیوں میں اجالا حسین تھے نمازوں پہ حملے تین سازوں پہ حملے حملہ آور بھی تھے امتی زد پہ قرآن بھی تھا زخمی ایمان بھی تھا ختم تھی دین کی زندگی دین کو مشکلوں سے نکالا حسین عسکر قاسم اکبر اور وہ شیر دلاور سب کے سب تھے بڑے خوش نصیب وہ بے قلبی اور ہر کیا جان اور ہر کا بیٹا وہ سعید جلی اور حبیب اپنے کردار میں سب کو ڈھالا حسین سب شریعت کے حامی दे रहे हैं सलामी, तेरे ममनून है तो जहां अंबिया और पैगंबर और मर्दे कलंदर, तुझको सजदा करे आसमां, काम तूने किया वो निराला हुसैन। रोजे आशूर हाए थे मुसीबत के साए, कत्ल सब हो गए जानिसा, दुश्मनों से लड़ा था तू भी तन्हा खड़ा था, कोई बाकी ना था गम गुजार, तुझको ज़ैनब ने बढ़कर संभाला हुसैन। जलते खैमों से उठता धुआं कर रहा है अभी तक फुगा, हाय मजलूम और बेवतन सो गया तेरा लश्कर यहाँ, है नबी के नवासे क्या हो गया, कूफियों ने तेरे साथ की है दगा, अलकमा के किनारे भी प्यासा रखा, 6 महीने का असगर भी मारा गया, फिर भी तूने न हथियार डाला हुसैन। मुस्तफा रो रहे थे, मुर्तजा रो रहे थे, फातिमा भी थी गिरिया कुना, ऐसे तड़पी सकीना, गमजदा था मदीना, है मोहम्मद जफर नौहखा, युगिरारन में नाजों का पाला हुसैन।